अगे बढ़े धरती मलाई खालो खंसा मरो आंसू त्रिचा भनेरा तरा आंसू ले नहीं मलाई नहीं बगाऊंगा यो विधवा तो सिंदो की मेरो जवानी तो एक दिन को घाम सयो दिन को पानी लसुनाम भन्छु मेरो राम कहानी आश्वासन मामले बात हेरे मैले आगो माथि पनि नाच हेरे जीवनलाई सारै किरा बात हेरे केवल मा पुरानो सबै नौलो पाए यही गीत साथे पछिलाई निशानी जो एक दिन को घाम सयो दिन को पानी लसुनाम भन्छु मेरो राम कहानी